أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قالت الأعراب آمنا قل لم تؤمنوا ولكن قولوا أسلمنا ولما يدخل الإيمان في قلوبكم وإن تطيعوا الله ورسوله لا يلتكم من أعمالكم شيئا إن الله غفور رحيم قالت الأعراب آمنا یہاں سے سورت کا دوسرا حصہ شروع ہو رہا ہے اس دوسرے حصے میں اللہ رب العزت منافقین کے حالات ذکر فرما رہے ہیں اشارہ اس جانب ہے کہ منافقین جو ہے وہ کبھی نہیں چاہتے کہ معاشرے کی اصلاح ہو جائے نہ وہ لوگ جو ہے اپنی اصلاح کرنا چاہتے ہیں اور نہ ہی وہ لوگ جو ہے معاشرے کی اصلاح کے خواہاں ہوتے ہیں تو اسی وجہ سے اللہ رب العزت نے معاشرے کی اصلاح ذکر کرنے کے بعد منافقین کی حالات ذکر فرما رہے ہیں اللہ رب العزت فرماتے ہیں قالت الاعراب آمنا قالت الاعراب کہتے ہیں الاعراب دیہاتی آمنا ہم ایمان لائے ہیں قل کہہ دیجئے اے پیغمبر علیہ الصلوۃ والسلام لم تؤمنوا تم ایمان نہیں لائے ہو ولیکن لیکن قولو کہو اسلمنا ہم اسلام قبول کر چکے ہیں ولما يدخل الایمان اور ابھی تک داخل نہیں ہو چکا ہے ایمان فی قلوبکم تمہارے دلوں میں اللہ رب العزت فرماتے ہیں قالت الاعراب کہتے ہیں دیہاتی گاؤں کے رہنے والے آمنا ہم ایمان لائے ہیں کچھ دیہاتی جو ہے نبی علیہ السلام کی خدمت میں حاضر ہو کر جو ہے انہوں نے نبی علیہ السلام کے ہاتھ پر جو ہے وہ مشرف با اسلام ہوئے تو ان کی اللہ رب العزت جو ہے ہمارے سامنے رودات ذکر فرما رہے ہیں کہ اپنے اسلام کو جو ہے وہ بڑا چڑھا کر پیش کر رہے تھے اور صرف کلمہ پڑھنے کو وہ لوگ جو ہے وہ ایمان تصور کر رہے تھے صرف لا الہ الا اللہ کہنے سے وہ لوگ جو ہے اس کو ایمان سمجھتے تھے تو اللہ رب العزت فرماتے ہیں وقالت الاعراب اور کہتے ہیں دیہاتی آمنا ہم ایمان لائے ہیں اور کہہ دیجئے اے پیغمبر علیہ السلام لم تؤمنو, تم ایمان نہیں لائے ہو. ولیکن قولو اسلمنا, لیکن کہو اسلمنا, ہم اسلام قبول کر چکے ہیں, ہم مسلمان ہو چکے ہیں. تو اللہ رب العزت ان کی اس ایمان کی کیوں نفی فرما رہے ہیں؟ اللہ رب العزت ان کی ایمان کی کیوں نفی فرما رہے ہیں کہ یہ لوگ ابھی تک ایمان نہیں لا چکے ہیں؟ تو اللہ رب العزت خود ہی اس کی وجہ ذکر فرما رہے ہیں, وَلَمَّا يَدْخُلِ الْإِيمَانُ فِي قُلُوبِكُمْ, اور ابھی تک داخل نہیں ہو چکا ہے ایمان ان کے دلوں میں. ثابت یہ ہوا کہ ایمان کا مرکز, ایمان کا محل, ایمان کا اصل مقام جو ہے وہ کیا ہے؟ انسان کا دل ہے, زبان نہیں. کہ ایک آدمی جو ہے وہ زبان سے کلمہ پڑھے لا الہ الا اللہ محمد رسول اللہ اور یہ اپنے آپ کو جو ہے وہ مومن سمجھے, نہیں. جب تک وہ اس کہے گئے کلمے کی تصدیق جو ہے اپنے دل سے نہیں کرے گا, دل سے اللہ کی وحدانیت اور جناب محمد رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کی رسالت کو نہیں مانے گا, تو تبھی جا کر جو ہے وہ مومن کہنے کے قابل نہیں ہے. اسی طرح لا الہ الا اللہ میں جو ہے وہ کیا ہے؟ آمنت باللہ و ملائکتہ و کتبہ و رسلہ, یہ تمام چیزیں جو ہے وہ وہاں پر داخل, ان تمام چیزوں کو جو ہے وہ مانے. محمد رسول اللہ کے عقیدے میں جو ہے وہ ختم نبوت پہ جو ہے وہ اعتقاد رکھے گا, تو یہ تمام چیزیں جو ہے وہ کیا ہے؟ یہ لازم ہے, اس کو دل سے تسلیم کرے گا, زبان نہیں دل سے تسلیم کرے گا. اسی وجہ سے تو اللہ رب العزت فرماتے ہیں لا اکراہ فی الدین, دین میں زبردستی نہیں. کیوں؟ معنی کیا ہے؟ تم کسی کو بزور زبردستی مسلمان نہیں کرا سکتے, مومن نہیں کرا سکتے, کیونکہ ایمان کا مرکز جو ہے وہ انسان کا دل ہے اور دل پر کسی کا بس نہیں چلتا, نہ دل کے بارے میں کوئی جانتا ہے اور نہ دل پر کسی کا جو ہے وہ بس چلتا ہے. قتل ہونے کے ڈر سے جو ہے وہ زبان سے تو کلمہ کہہ دے گا, مگر آپ کو ان کے دل کے بارے میں کیا علم ہے کہ اس کے دل کے اندر جو ہے وہ کیا ہے؟ وہ مانتا ہے کہ انکار کر رہا ہے, اقرار ہے کہ انکار ہے. تو اسی وجہ سے اللہ نے فرمایا لا اکراہ فی الدین, بزور و زبردستی تم کسی کو مسلمان اور مومن نہیں کر سکتے. تو یہاں پر بھی اللہ رب العزت فرماتے ہیں ولما يدخل الايمان في قلوبكم, اور ابھی تک داخل نہیں ہوا ہے, ولم يدخل الايمان في قلوبكم, اور ابھی تک داخل نہیں ہوا ہے ایمان في قلوبكم تمہارے دلوں میں. سوال یہ پیدا ہوتا ہے کہ اسلام اور ایمان کے درمیان فرق کیا ہے؟ اسلام اور ایمان کے درمیان فرق کیا ہے؟ یاد رکھیے دونوں ضروری چیزیں ہیں, اسلام اور ایمان دونوں ضروری ہیں. ایمان جو ہے یہ نام ہے باطنی اصلاح کا. کس کی اصلاح کا؟ باطنی اصلاح کا, اندرون کی اصلاح کا. اور اسلام نام ہے ظاہری اصلاح کا. یہ دونوں ضروری ہیں. ظاہری طور پہ جو ہے اللہ اور اس کے پیغمبر کی اطاعت کرنا, یہ اسلام ہے. اور دل میں جو ہے اللہ اور اس کے پیغمبر پہ جو ہے وہ ایمان لایا, اس کے بتائے گئے احکام کو ماننا, جس پر ایمان لانا لازمی ہے, اس کو دل سے جو ہے وہ تسلیم کرنا, وہ کیا ہے؟ وہ ایمان ہے, وہ اندرونی اصلاح ہے, باطنی اصلاح. اسی طرح کچھ علماء کرام یہ فرق ذکر فرماتے ہیں اسلام کی ابتدا جو ہے وہ زبان سے ہوتی ہے. اسلام اس کی ابتدا کس سے ہوتی ہے؟ زبان سے. جبکہ اس کی انتہا جو ہے کیا ہے؟ وہ دل سے ہے. اسلام کی ابتدا کس سے ہوتی ہے؟ زبان سے. اور انتہا کہاں پر ہوتی ہے؟ دل پر. اس کے مقابلے میں جو ہے وہ کیا ہے؟ ایمان. اس کی ابتدا جو ہے وہ دل سے ہوتی ہے, جبکہ اس کی انتہا جو ہے وہ کس پہ ہوتی ہے؟ وہ زبان پہ ہوتی ہے. تو یہ دونوں چیزیں جو ہے آپس میں کیا ہے, ابھی کون سی ضروری ہے کون ضروری نہیں, دونوں ضروری ہے. اسلام اور اس طرح جو ہے وہ کیا, ایمان, یہ دونوں ضروری ہے. اقرار باللسان و تصدیق بالقلب, زبان سے اقرار بھی ضروری ہے اور دوسرے کے مقابلے میں جو ہے وہ کیا, دل سے دل کی تصدیق کرنی بھی جو ہے کیا ہے, لازمی ہے. تو دونوں لازمی ہیں, مگر صرف زبان سے جو ہے وہ کام نہیں چلے گا کہ زبان سے کہو اور دل سے جو ہے وہ انکار کرو. دل سے ابھی تک تم نے بات کو نہیں مانا ہے اور زبان سے جو ہے جو آپ نے کلمہ پڑھا ہے اس کو تم بڑا چڑھا کے پیش کر رہے ہو, میں اس طرح ہوں میں اس طرح ہوں. اقبال نے بھی کہا ہے, خرد نے کہہ بھی دیا لا الہ, اس سے کیا حاصل, دل ہو جا مسلمان نہیں تو کچھ بھی نہیں. تو دل کی بات کر رہے وہ بھی کہ جاؤ, آپ کا دل جو ہے وہ کیا ہے, دل اور جاؤ, وہ مسلمان نہیں ہے جب تک اللہ اور اس کے پیغمبر کا تابے دار نہیں ہے. تو زبان سے کہیں گے الفاظ کی جو ہے کوئی ویلیو نہیں ہے, وہ تو ہی منافقت ہوگی کہ زبان سے جو ہے وہ کیا, زبان سے جو ہے تم اللہ اللہ کی باتیں کر رہے ہو اور دل میں جو ہے کفر سمائے رکھے ہو. وہ محاورہ بھی اردو کا ہے نا, بغل میں چوری منہ پہ رام رام, تو وہی بات ہوگی کہ اندرون جو ہے وہ کوئی اور رہے اور بیرون کوئی اور رہے. تو اللہ رب العزت اسی وجہ سے فرما گئے ان لوگوں کے بارے میں, قال دل آراب و آمنا, جو کہتے ہیں ہم ایمان لائے, اللہ رب العزت فرماتے نہیں. قل کہہ دیجئے اے پیغمبر علیہ الصلات والسلام, تم ایمان نہیں لائے, ولیکن قولوا اسلمنا, لیکن کہو ہم اسلام لا چکے, ہم اسلام قبول کر چکے, ہم مسلمان ہو چکے, ہم نے کلمہ پڑھا, ہم اسلام کے دائرے میں جو ہے وہ داخل ہو چکے, ہم اللہ اور اس کے پیغمبر کی اطاعت کی طرف ہم نے جو ہے گردن رکھ لی ہے, ابھی کی نہیں ہے رکھ لی ہے, تیار ہو چکے. اسلام مسلمان کے معنی کیا ہے؟ گردن نہار. ولیکن قولوا اسلمنا ولما يدخل الايمان في قلوبكم, اور ابھی تک داخل نہیں ہو چکا ہے ایمان تمہارے دلوں میں. امام اعظم ابو حنیفہ رحمۃ اللہ علیہ کا مسلک بھی یہ ہے کہ ایمان کا اصل مقام جو ہے کیا ہے, وہ دل ہے. تصدیق قلبی کا نام ایمان, تصدیق قلبی کا نام کیا ہے؟ یہ ایمان ہے. یہ آیت اس کی دلیل ہے, ولما يدخل الايمان في قلوبكم, ابھی تک ایمان جو ہے تمہارے دلوں میں داخل نہیں ہو چکا. وَإِن تُطِعُوا اللَّهَ وَرَسُولَهُ, وَإِن تُطِعُوا اللَّهَ وَرَسُولَهُ, اور اگر تم نے اطاعت کی اللہ کی, اگر تم نے اطاعت کی اللہ کی, وَرَسُولَهُ, اور اس کے پیغمبر کی, لا یلدکم, کمی نہیں کی جائے گی تمہارے لیے, من اعمالکم, تمہارے جزائے اعمال میں سے, شیئن ذرہ بر, کمی نہیں کی جائے گی تمہارے لیے تمہارے اعمال میں سے, یعنی اعمال جزائے اعمال میں سے, اجر و ثواب, عمل اعمال کے اجر و ثواب میں, شیئن ذرہ بر, اللہ رب العزت فرماتے وَإِن تُطِعُوا اللَّهَ, اگر تم اطاعت کرو گے اللہ کی, تابعداری کرو اللہ کی, اللہ کی اطاعت سے مراد اللہ کی کتاب کی اطاعت, قرآن کے مطابق اپنے عقیدے کو برابر کرو گے, پیغمبر کی اطاعت سے مراد اس کے سنت کی تابعداری مراد ہے, कि अपनी शादी और गमी को नबी अलैहिस्सलाम की सुन्नत के मुताबिक करो। तो जब तुम्हारा अकीदा कुरान के मुताबिक होगा, तुम्हारा अमल जो है वो सुन्नत के मुताबिक होगा, तो अल्लाह रब्बुल इज्जत फरमाते हैं ला यलुतकुम, कमी नहीं की जाएगी। मिन आमालिकुम, तुम्हारे आमाल के अजर व सवाब में से शय अन जर्रा बर, पूरे का पूरा जो है आपको बदला दिया जाएगा। वलो यफियन्नहुम उजूरहुम, जरूर ब जरूर पूरा दिया जाएगा इनको इनके अजर व सवाब, जिस तरह आप मुख्तलिफ जगहों में पढ़ चुके हैं सूरह आल इमरान वगैरह, पूरा दिया जाएगा, कभी नहीं की जाएगी। यह तसल्ली की बात अल्लाह रब्बुल इज्जत जिक्र फरमाए, तरगीब ईमान और अमल सालिह को दे रहे। इन अल्लाह गफूर रहीम, यकीनन अल्लाह बख्शने वाला रहीम उन मेहरबानी करने वाला है। अगर पहले जो है आपने सिर्फ इस्लाम जुबान पर जो है इस्लाम की बात और दिल में जो है उसकी मुखालिफत कर चुके हो तो तौबा कर लो। ईमान जो है इसका मुकाम दिल है, ईमान का मुकाम जो है वो जुबान नहीं है। जुबान पर कलमा पढ़ना अगर इससे जो है वो ईमान आदमी जो है को मोमिन बनाता है, तो हमारे जो स्कूल है इन स्कूलों में जो है सिखों के बच्चे पढ़ते हैं, हिंदुओं के बच्चे पढ़ते हैं, वो भी इस्लामियात पढ़ते हैं। बचपन में तो कोई ये चीज नहीं होती ना, फिर तो ये मैट्रिक के लेवल पे जो है वो चली जाती है कि ये बात कि ये जो है फार्दन मुस्लिम इन फार्दन अन मुस्लिम, एक के लिए पीएस होती है पेपर में और दूसरे के लिए जो है वो इस्लामियात होती है, इस्लामिक स्टडी होती है। इब्तिदा में जो हमारे स्कूल के जो किसान जो है वो पढ़ने वाले होते हैं उसमें तो ये चीज नहीं होती, बाकायदा उनको जो है ये सब चीजें आते, तो क्या वो मुसलमान हो गए? नहीं, वो तो सिर्फ एग्जाम पास करने के लिए उन्होंने याद किया। वो कलमा भी पढ़ेंगे, अमन तो बिल्ला भी जो है वो पढ़ेंगे। फैकल्टी में जो है था हिंदू, था हिंदू सिख था, गुरु बाल्मी शामी का जो है वो पैरोकार था, प्रकाश लाल उसका नाम था, प्रकाश लाल। लाल जो है ये संस्कृत के अंदर जो है ये हिंदू को कहते, तो प्रकाश लाल उसका नाम था। तो एक मर्तबा आया, उसने कहा हमारे इलाके में कारी साहब कभी कभी कुरान जो है वो पढ़ते हैं, मुझे बड़े अच्छे वो जो है मैं जो है बड़ा अच्छा जो है उसको फील करता हूँ। तो कभी कभार वो मुझे कहते कि मैंने जो स्कूल जो पढ़ा है स्कूल में जो है मैं बाकायदा जो है अमन तो बिल्ला मेरे सामने पढ़ी, इसी तरह जो है वो कलमा पढ़ रहा था, अशहदु अल्ला इलाहा नमाज भी उस पर पढ़ रहा था। नमाज जो है वो क्या था, सुभानक अल्लाहुम्मा बिहमदिका तबारक इस्मुक वतआला, ये पढ़ता था, मगर वो तो मुसलमान नहीं था, दिल से तो वो तस्लीम नहीं कर रहा था, जुबान से तो वो पढ़ रहा था। उसका हाफिजा क्या था कि बचपन में जो चीज याद थी वो अभी तक याद थी, वो जो बच्चों का बाप था। तो अल्लाह रब्बुल इज्जत फरमाते हैं इन अल्लाह गफूर रहीम, यकीनन अल्लाह बख्शने वाला मेहरबान। इन्नमल मुमिनून अल्लज़ीना आमनू बिल्लाहि व रसूलिही, अल्लाह रब्बुल इज्जत फरमाते हैं इन्नमल तरगीब ईमान और आमाल सालिहा को अल्लाह रब्बुल इज्जत दे रहे इस आयत करीमा में, तरगीब ईमान और अमल सालेह को, नेक अमल करने को और ईमान की तरफ अल्लाह रब्बुल इज्जत शौक पैदा फरमा रहे हैं। अल्लाह रब्बुल इज्जत फरमाते इन्नमल मुमिनून अल्लज़ीना, यकीनन कामिल ईमान वाले वो लोग हैं, यकीनन कामिल ईमान वाले अल्लज़ीना वो लोग हैं, आमनु बिल्लाह जो ईमान लाए बिल्लाह अल्लाह की वहदानियत पर, जो ईमान लाए अल्लाह की वहदानियत पर, वरसूल ही और उसकी रिसालत पर, उसके पैगंबर की उसके पैगंबर पर, सुम्मा फिर लम यरताबू शक नहीं किया उन्होंने इसमें, फिर शक नहीं किया उन्होंने इसमें, وَجَاهَدُوا بِأَمْوَالِهِمْ اور جہاد کیا انہوں نے بِأَمْوَالِهِمْ مال کے لگانے سے، وَأَنفُسِهِمْ اور اپنی جانوں کے تکانے سے، اپنی جانوں کے تکانے سے، فی سبیل اللہ اللہ کے راستے میں، اولئک ہم الصادقون یہی لوگ، ہم الصادقون یہی ہے سچے دعوی ایمان میں، اللہ رب العزت فرماتے ہیں انما المؤمنون یقیناً کامل ایمان والے، المؤمنون کے اندر الف لام جو ہے یہ کمال کے لیے ہے، یعنی کامل ایمان والے، پکے ایمان والے، الذین وہ لوگ ہیں آمنوا باللہ جو ایمان لائے اللہ پر، جو ایمان لائے اللہ پر، اللہ پر ایمان سے مراد کیا بوحدانیت اللہ، بتوحید اللہ، اللہ کی وحدانیت پر، کہ اللہ اپنی ذات اور صفات میں جو ہے وہ تنے تنہا اور یکتا ہے، ورسول ہی اور ان کے پیغمبر پر، ان کے پیغمبر پہ ایمان رہا، یہ اللہ کا آخری پیغمبر، مسئلے کو بیان کرنے والا، اللہ کی توحید کو بیان کرنے والا اللہ نے مامور کیا ہے، اللہ کا پیغام رسا ہے، ثم لم يرتابوا پھر شک نہ کیا ان لوگوں نے اس میں، نہ اللہ کی وحدانیت میں شک کیا، نہ پیغمبر کی رسالت میں شک کیا، بالکل جو ہے وہ پکے سچے مومن بنے، وجاہدوا بأموالہم اور جہاد کیا انہوں نے بأموالہم، جہاد کیا انہوں نے بأموالہم مال کے لگانے میں، وأنفسہم اور جانوں کے تکانے میں، مال اور جانوں سے جہاد بھی کیے، مال اور جان سے جو ہے وہ کیا کیا جہاد بھی کیا، فی سبیل اللہ اللہ کے راستے، فی سبیل اللہ میں دو مطلب، فی سبیل اللہ اللہ کے دین کی سربلندی کے لیے، فی سبیل اللہ سے مراد کیا اللہ کے دین کی سربلندی کے لیے، اور دوسری بات کیا فی سبیل اللہ اللہ کی رضا کے لیے، مال غنیمت کے لیے نہیں، نام اور نمود کے لیے نہیں، ملک کے حصول کے لیے نہیں، اقتدار کے حصول کے لیے نہیں، بلکہ کیا اللہ کی رضا کے لیے، اللہ کے دین کی اعلائے کلمت اللہ کے لیے، اللہ کے دین کی سربلندی کے لیے، اللہ رب العزت فرماتے بأموالہم وأنفسہم، قرآن میں بیشتر اوقات جہاں پر بھی جہاد کا اللہ رب العزت تذکرہ فرماتے ہیں تو وہاں پر یہ جملہ آپ بارہا مرتبہ جو ہے وہ پڑھ چکے ہیں بأموالہم وأنفسہم، سوال یہ پیدا ہوتا ہے کہ مال کے جہاد کو اللہ رب العزت جو ہے اس کو جو ہے وہ آگے ذکر فرما رہے ہیں جانوں کی جہاد پر، مال کے جہاد کو پہلے، جبکہ جانوں کے جہاد کو جو ہے اللہ رب العزت بعد میں ذکر فرما رہے ہیں، اس کی کیا وجہ ہے؟ پہلی وجہ جو ہے اس کی یہ ہے کہ مال کی جہاد جو ہے، مال کا جو جہاد ہے یہ ہر زمانے میں ہو سکتا ہے، ہر دور میں ہو سکتا ہے، جبکہ جان کا جہاد تو تبھی جا کے ہوگا جب میدان ہوگی، کیا ہوگی؟ میدان ہوگی، جب کافروں کے مقابلے میں تو برسر کے پیکار ہو جاؤ، وہ جان کی جہاد ہے، اس کے مقابلے میں مال کی جہاد یہ تو ہر وقت ہوگی، تو مال کو جمع کرتے جاؤ، اسلحہ خریدو، کیا کرو؟ اسلحہ خریدو، یہ بھی جہاد ہے، یہ مال کی جہاد ہے، اسی طرح جو مجاہدین جہاد کر رہے ہیں ان پہ مال خرچ کرو، یہ بھی مال کی جہاد ہے، ان کے گھر والوں کی جو ہے وہ کفالت کرو، یہ بھی مال کی جہاد ہے، یہ ہر وقت جو ہے وہ جاری ہے، और जानो कि जिहाद जो है वो क्या है, वो तो जब काफिर हमला करेंगे या तुम काफिरों पे हमला करोगे, अमीर तुम्हारी नॉमिनेशन करेगा, तो तभी जाके जो है वो जान की जिहाद जो है वो आई। तो माल की जिहाद जो है हर वक्त होती है, जान की जिहाद कभी होगी कभी नहीं होगी। एक वजह यह कि माल को अल्लाह ने पहले कर दिया जानों की जिहाद पर। दूसरी वजह यह है कि जान की जिहाद जो है ये कोई कर सकता है और कोई नहीं कर सकता। माल की जिहाद जो है ये हर कोई कर सकता है, जान की जिहाद कोई कर सकता है कोई नहीं कर सकता। जान की जिहाद जो है ये बच्चे नहीं कर सकते, जानों की जिहाद जो है ये औरतें नहीं कर सकती, जानों की जिहाद जो है ये बूढ़े नहीं कर सकते बुजुर्ग, जानों की जिहाद जो है ये क्या, ये माजूर नहीं कर सकते, बीमार नहीं कर सकते। और इसके मुकाबले में जो माल का जिहाद है ये सब कोई हर कोई कर सकता है, इसमें यह फर्क नहीं है। औरत भी माल दे, माल को खर्च करे, बूढ़ा है वो भी खर्च करे, माजूर है वो भी खर्च करे, बीमार है वो भी माल दे। तो इसी वजह से माल के जिहाद को पहले कर जिक्र करती है। और तीसरी वजह यह है कि माल जो है वो लोगों को अजीज होती है जानों से भी कभी कभार, माल अजीज होती है जानों की जिहाद से, जान से भी अजीज होती है। कभी कभार जो है वो माल की हिफाजत में जान को गवा देते हैं, माल की हिफाजत में जान को जो है वो गवा देते। तो माल जो है वो क्या ही, ये अजीज होती है अपनी जान से भी। तो इसी वजह से अल्लाह ने माल को पहले कर दिया और जान को, जान की जिहाद को अल्लाह ने बाद में जिक्र। ये तीन वजूहात है। उलाइकहुमुस्सादिकून, यही लोग यही है सच्चे अपने दावे ईमान, इन लोगों ने सच्चाई के साथ कलमा पढ़ा है, जिसमें जियाद का भी तस्करा है, जिसमें किसका तस्करा है, जियाद का भी तस्करा है, कि इन लोगों ने जो है वो सच्चाई के साथ जो है वो कलमा पढ़ा, इला इला इला, ये सच्चे मोमिन। तो जो जियाद न करने वाले हैं या जियाद से इनकार करने वाले, ये क्या है, ये क्या सच्चे मोमिन है, कभी नहीं। कुल अतुअल्लिमून अल्लाह बिदीनिकुम, कह दीजिए ए पैगंबर अलैहिस्सलात वस्सलाम, तो अल्लिमून अल्लाह, आया बाखबर कर रहे हो तुम अल्लाह को, बिदीनिकुम अपने दीन पर, कह दीजिए ए पैगंबर अलैहिस्सलात वस्सलाम, आया बाखबर करना चाह आया बाखबर करते हो तुम अल्लाह को, बिदीनिकुम अपने दीन पर, वल्लाहु यालमु अल्लाह जानता है, मा व कुछ फिस समावाति जो आसमानों में है, वमा और वो कुछ, फिल अर्द जो जमीन पर है, वल्लाहु बिकुल्लि शैइन अलीम और अल्लाह हर चीज को जानने वाला है। अल्लाह रब्बुल इज्जत फरमाते हैं कुल अतुअल्लिमून अल्लाह, आया तुम समझाना चाहते हो अल्लाह को, आया तुम बाखबर करना चाहते हो अल्लाह को, आया तुम मालूमात देना चाहते हो अल्लाह को, बिदीनिकुम अपने दीन के बारे में, आया तुम आगाह करना चाहते हो अल्लाह को, बिदीनिकुम अपने दीन के बारे में, क्या हम मोमिन है, हमने दीन को तब्दील कर दिया है, इसी तरह हम दीनदार है, हम फला दीन का काम करने वाले हैं, तो लोगों के सामने इसको जाहिर करने की क्या जरूरत, लोगों के सामने इसको जाहिर करने की जो है वो क्या जरूरत है। अगर कोई दीनदार है उसको भी अल्लाह बखूबी जानता है, अगर कोई बेदीन है उसको भी अल्लाह बखूबी जानता है। तो अल्लाह के सामने जो है अपनी नेकियों को जो है वो आगे आगे ना करो, ए अल्लाह मैंने फला काम कर दिया, मैंने फला काम, नहीं नहीं अल्लाह जानता है। تو اللہ رب العزت فرماتے ہیں قل اتعلمون اللہ بدینکم, آیا آگاہ کرنا چاہتے ہو تم اللہ کو بدینکم اپنے دین کے بارے میں یا اپنی دینداری کے بارے میں؟ واللہ یعلم, اللہ جانتا ہے ما وہ کچھ جو آسمانوں میں ہے اور وہ کچھ جو زمین پر ہے, اللہ ہر چیز کو جاننے والا ہے. اللہ کے علم سے جو ہے کوئی چیز باہر نہیں, کوئی چیز ہوگی اور اللہ کے علم میں نہیں ہوگی, ناممکن بات. یمنون علیک اسلامہم, یمنون علیک ان اسلم, یہ سارے منافقین کے لیے زواجر بھی ہے, ان کے حالات بھی ہیں. یمنون علیک, جتاتے ہیں یہ لوگ یمنون علیک, احسان جتاتے ہیں یہ لوگ علیک, آپ پر, ان اسلمو, کہ انہوں نے اسلام قبول کیا ہے. قل کہہ دیجئے اے پیغمبر علیہ الصلوۃ والسلام, لا تمنو, نہ جتاؤ تم احسان, نہ جتاؤ تم علیہ, مجھ پر, اسلامکم, اپنی اسلام, اپنے اسلام کو. بل اللہ, بلکہ اللہ نے احسان کیا ہے علیکم, تم پر. بل اللہ, بلکہ اللہ نے, یمن علیکم, احسان کیا ہے تم پر, ان ہداکم للایمان, کے توفیق دیا ہے تم کو للایمان, ایمان کی طرف. ان کن تم صادقین, اگر ہو تم سچے. قل کہہ دیجئے یمنون علیکا, جتاتے ہیں یہ لوگ علیہ کا آپ پر, یعنی احسان جتاتے ہیں یہ لوگ آپ پر. من جو ہے یہ عربی کے اندر دو معنی میں ہے, ایک معنی جو ہے وہ موت کے معنی میں بھی ہے, جس طرح آپ پڑھتے ہیں غیر ممنون سورہ تین وغیرہ میں, سورہ قلم میں بھی ہے, سورہ تین میں بھی ہے, ولہم اجر غیر ممنون, تو وہاں پر بھی من, من اصل میں کہتے کاٹنے کو, من کہتے ہیں موت کو بھی, من کو موت اسی وجہ سے کہتے, اس میں رگ حیات کٹ جاتی ہے, بندہ ختم ہو جاتا. من کے ایک معنی ہے جتانے کے. پشتوں کے اندر ہم اس کو کہتے زبادنا, کیا کہتے اس کو, زبادنا, جس طرح آپ نے سورہ بقرہ کے اندر پڑھا تھا, کہاں پر پڑھا تھا, سورہ بقرہ میں جو ہے آپ نے پڑھا تھا کہ من بمانی جو ہے کیا ہے, احسان جتانے کی, من بمانی احسان جتانے کی. 264 نمبر آئے سورہ بقرہ میں آپ نے پڑھا, 262, 264, وہاں پر من بمانی کیا, احسان جتانے کی. 262, 264 نمبر آئے سورہ بقرہ پارہ نمبر 3. اور ایک معنی جو ہے من کے کیا ہے, من بمانی احسان کے, من بمانی کیا, احسان. ایک بمانی جتانا, ایک بمانی احسان. جس طرح سورہ آل عمران کی 166 نمبر آئے, وَلَقَدْ مَنَّ اللَّهُ عَلَى الْمُؤْمِنِينَ اِذْ بَعَثَ فِيهِمْ رَسُولًا مِّنْ أَنفُسِهِمْ, یقیناً اللہ نے احسان کیا ہے ایمان والوں پر, تو وہاں پر من بمانی احسان ہے. تو یہاں پر یہ دو معنی جو ہے استعمال ہوئے ہیں, دو الفاظ ہیں, دو وہ معنی پہ, یعنی تعداد آپ کے سامنے پڑھ, یمنون علیک, यमुन्नून अलैका, जताते हैं ये लोग अलैका आप पर, अन असलमू, कि उन्होंने इस्लाम कबूल किया। इन्होंने क्या किया? इस्लाम कबूल किया। तो कुल कह दीजिए ए पैगंबर अलैहिस्सलाम, ला तमन्नु, न जताओ तुम अलैया मुझ पर इस्लामकुम, अपने इस्लाम को, क्यों मैं भी मुसलमान हो चुका हूं, मैं भी क्या हो चुका हूं, मुसलमान हो चुका हूं, मैं आपका साथी बन चुका हूं, आपके साथ मैं तलवार उठा चुका हूं। इसी तरह आप पर भी एहसान करें, मैं आपके साथ दरस में बैठता हूं, मैं क्या करता हूं, आपके साथ दरस में बैठता हूं। तो अल्लाह के बंदे, ये तो अल्लाह का आप पर एहसान है कि अल्लाह ने तुम्हारे दिल के अंदर यह बात डाल दी, कुरान की अहमियत की बात। ये तो तुम पर अल्लाह का बहुत बड़ा एहसान है कि जिसने आपको इस पुरपितन दौर में जो है कुरान के सामने बैठने की जो है वो तौफीक दी। तुम अल्लाह का एहसान मानो, उल्टा ये कि तुम मुझ पर एहसान जता रहे हो कि मैं तो आपका साथ दे रहा हूं, मैं तो आपके लिए जो है कंपेन चलाता हूं, तो मेरे लिए तो नहीं कर रही, ये तो अल्लाह के लिए कर रहा हूं। मैं कोई एमपीए और मैंने तो नहीं हूं कि मैं आपका काम करूंगा, आपके एप्लीकेशन पे मैं क्या आप फला लिखूंगा और काम जो है आपका चलेगा, कभी नहीं, अल्लाह के लिए कर रहे हो। और अगर किसी की जुबान जो है उससे जो है कुछ निकल रहा है अल्लाह के दीन के लिए, ये उस पर अल्लाह का एहसान है कि तुम्हारी तवानाइयां जो है वो सर्फ हो रही है अल्लाह के दीन में। अगर आपकी तवानाई किसी और चीज में सर्फ होती तो तुम क्या करते? ये तो अल्लाह का एहसान है। इस वक्त अगर मुझे कुरान के सामने बिठाया है, आपको कुरान के सामने बिठाया है, तो अल्लाह की मेहरबानी। अगर यही मगरिब और इशा के दरमियान का वक्त और हमें टीवी के सामने बिठा देता, फिल्म के सामने बिठा देता, कंजरियों की महफल में हमें बिठा देता, किसी सदाकार की जो है वो गाने बजाने की महफल में हमें बिठा देता, तो क्या होता? कुछ कर सकते थे? कभी नहीं। यह अल्लाह का एहसान है। किसका एहसान है? अल्लाह का। हमारा कुछ भी नहीं इसमें। हम तो अपने अमाल को देखते हैं तो उसमें से कोई इस तरह का अमल दिखाई नहीं देता कि जिसके कुरान के सामने बिठाने को हम उसका आयवज जो है वो तसव्वुर करें। हमारे अवाम ने तो इस तरह का कोई अमल भी नहीं कि फला अमल की वजह से हमें अल्लाह ने इस अजीम किताब के सामने जो है इसका खादिम बनाया, इसके सामने बिठाया। नहीं, ये कुछ भी नहीं है। ये क्या है? सिर्फ अल्लाह की मेहरबानी है, अल्लाह का एहसान। तो अल्लाह रब्बुल इज्जत फरमाते हैं बलिल्लाहु यमुन्नु, बल्कि अल्लाह ने यमुन्नु यहां पर मन बमानी किया है एहसान के, बल्कि अल्लाह ने एहसान किया है तुम पर, अन हदाकुम लिल ईमाने, के तौफीक दिया है तुमको, लिल ईमाने ईमान की तरफ, लिल ईमाने ईमान की किताब की तरफ। किसकी तरफ? ईमान की किताब की तरफ तुम्हें तौफीक दिया, ईमान की किताब की तरफ जो है तुम्हें बुलाया। ये अल्लाह का एहसान है, अल्लाह की मेहरबानी। वरना तुम सिटी डाउन के अंदर तुम घूमो फिरो, पूरी सिटी डाउन में जो है तुम चक्कर लगाओ, जो भी मुसलमान जो है वो सामने, उससे तुम पूछो क्या तुम्हें कुरान ये बात पसंद है कि तुम कुरान से बाखबर हो जाओ, इसके मानी और मतलब जो है तुम सीख जाओ। तो क्या आपके सिटी डाउन में कोई इस तरह का आदमी होगा जो कहे तो नहीं मैं नहीं? हाँ, मुश्किल है। सारे मुसलमान हैं अल्हम्दुलिल्लाह, सब ये चाहते हैं कि हम कुरान को सीखें। पर आप किसी सिटी डाउन में जो है पूरे ये लोग भी नहीं है, कुछ लोग दूर दराज से आ रहे हैं। तो पसंद तो हर युग हर एक जो है वो कर रहा है, मगर आए हैं थोड़े बहुत। तो ये क्या है? ये सिर्फ अल्लाह की मेहरबानी है, ये अल्लाह का एहसान है मेरे ऊपर भी और आपके ऊपर भी कि हमें अल्लाह ने अभी कुरान के सामने बिठा दिए। इन कुन तुम सादिकीन, अगर हो तुम सच्चे, दावे तो है इन्ना अल्लाह यालम, यकीनन अल्लाह जानता है, यकीनन अल्लाह जानता है, गैब السماوات والارض, छुपी हुई चीजें आसमानों और जमीन की, वल्लाह बसीरुन अल्लाह देखने वाला है, बिमा उसको तामलून जो तुम अमल करते हो, तो अल्लाह रब्बुल इज्जत फरमाते इन अल्लाह, यकीनन अल्लाह जानता है, नफील में गैब जिक्र कर इस बात इल्म गैब अल्लाह के लिए कि गैब को जानने वाला एक अल्लाह है, आसमानों में जो कुछ है, और गैब का लफ्ज इस्तेमाल किया अल्लाह ने मखलूकात के एतबार से, क्योंकि अल्लाह से कोई चीज पोशीदा नहीं है, ये पोशीदा की बात, पोशीदा के बारे में जो अल्लाह ने लफ्ज इस्तेमाल किया गैब का, तो ये मखलूकात के एतबार से, जो मखलूकात से जो चीज पोशीदा है उनको भी जानने वाला कौन है? अल्लाह है। ना आसमानों की कोई छुपी चीज जो है अल्लाह से, जो है अल्लाह के इल्म से बाहर है, ना जमीन, तुम्हारे अमल को भी देखने वाला है, तुम्हारे अमाल से भी बाखबर है। तो मकसदी सूरत, सूरत में अल्लाह ने बयान फरमाया आदाब सवाल इस्लाहिल माशरा, सात आदाब जिक्र हुए माशरे की इस्लाह के लिए। सूरत दो हिस्सों पे मुश्तमिल, पहला हिस्सा 13 आयात, इसमें अदाब सबा, और दूसरा हिस्सा 14 से इख्तिताम सूरत, इसमें हमने हालात पढ़ लिए मुनाफिकीन की।